नमस्कारनी हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन आउने गर्छ साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0556 63 332 र 0556 63 333 के नम्बरमा स्वागत गर्ने गर्दछु र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, कार्यक्रममा कोही साथी आउनु भएको थियो तर पनि कुरा गर्न पाएको छैन, तपाईँ पनि आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। कार्यक्रममा आएर आफन्तजनहरू घर परिवार लगाएर तपाईँको सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट अनिता। अन्ताजी के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले माया गर्नुहुन्छ, हाम्रो झन् बेठी हुने पुरै भएन नि। अनि खाना खानुभयो? हाम्रो भएको छैन अन्ताजी, आज त तपाईँ छिटो हुनुभएछ नि त। आज त्यसो भए तरकारी अलिकति मिठो पाकेको जस्तो छ नि त अन्ताजी। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि दाई भाउजूहरू, अनि तानिया बस्ने मेरो भाइलाई, अनि अनिता हुन्छ। अन्ताजी कार्यक्रममा आउनुभयो, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कार्यक्रममा कोही साथी आउनु भएको थियो तर पनि सम्बन्ध विच्छेद भएको छ, केही छैन, तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा पर्जा। अनि के छ ताराजी तपाईँको नयाँ नौलो खबर? धेरै पानी र घामले गर्दा सायद तपाईँलाई बिसन्चो भयो जस्तो छ, होइन? आफ्नो स्वास्थ्यको राम्रोताले ख्याल गर्नुहोला, गरिरहनु भएको छ। अनि रेडियो चाहिँ सुन्न भुल्नु भएको छ कि भएको छैन नि बिरामी भएको बेला? फेरि कार्यक्रम चाहिँ दिउँसो दिउँसोतिरको कार्यक्रम चाहिँ सुन्न भुल्नु भएको छ कि भएको छैन बिरामी भए पनि? मैले भनेको दिउँसोतिरको कार्यक्रम चाहिँ सुन्न भुल्नु भएको छ कि भएको छैन बिरामी भए पनि भनेको? मैले भनेको दिउँसोतिरको कार्यक्रम सुन्न भुल्नु भएको छ कि भएको छैन बिरामी भए पनि भनेको? के सुनिरहेको छु, बिरामी भए पनि हामीलाई साथ दिनुहुन्छ, खुसी लाग्छ कि तपाईँहरूको साथले। अनि कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? ताराजी कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई धन्यवाद पढाउनु हुने दादालाई, अनि यहाँ गङ्गा दिदी हुनुहुन्छ एफएम सुनेर बसिरहनु भएको छ गङ्गा दिदीले लागि, अनि यहाँ दिदी अर्को साइन दिदी हुनुहुन्छ उहाँको लागि, अनि मेरो छोरा छ विवेक प्रजा, अनि रेलु प्रजा, मेरो घर परिवार, हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्च आउनुभएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन घर परिवारलाई सधैँ समर्पण गर्नुहुन्छ, तैपनि आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 055-363-32 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रज्वल कार्की बकुलरबाट। हजुर प्रज्वल जी, के छ नयाँ नौलो खबर तपाईँको? ए पुरानै हो। पुरानै छ, नयाँ चाहिँ केही छैन है? अनि पुरानो के छ सुनाउनुहोस् न त। पुरानै हो नि, के गर्छ नि, पानी लाएर घ्याउ लिएर झ्याउ लागिरहेछ। हजुर। अनि तपाईँ र मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? हजुर। तपाईँ र मेरो चाहिँ पहिलोचोटि कुराकानी हुँदैछ होइन भनेको? अनि तपाईँलाई चाहिँ मेरो तर्फबाट चाहिँ रेडियो अर्पणमा स्वागत छ। ल धन्यवाद। अनि प्रज्वलजी तपाईँ के गर्नुहुन्छ नि? पढ्छु। कति क्लासमा पढ्नुहुन्छ? आठ क्लासमा पढ्नुहुन्छ। अनि जिल्ला स्तरीय परीक्षाको कतिको तयारी छ? एकदम तयारी छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि मलाई जन्म दिने मेरो मम्मी बाबालाई, मेरो साथीलाई, अनि मेरो मलाई प्रज्वल कार्की चिन्ने नचिन्ने सबैलाई। हुन्छ प्रज्वलजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला बकुलरबाट प्रज्वल कार्की आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ। अब भने एउटा भाका सुन्ने बेला भएको छ, रामजी खान अनि टिकापुनको सुमधुर आवाजमा सजिएको भाका, यो मार्मिक सन्देश अबको क्रममा तपाईँको लागि। रात दिन बादल पारी मेरी माया रोई बोलिन, यो मार्मिक संदेश दे पाए हो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, चिन्की मुस्किलले रात दिन बादल पारी मेरी माया रोई बोलिन, यो मार्मिक सन्देश ले पाए हुन्थ्यो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, यहाँ मलाई सन्चो छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो। यो मिठो गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु, तपाईँले सुन्दै हुनुहुन्छ अर्पण शुभ साँझ, कार्यक्रममा हुनुहुन्छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ, यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 055-363-332 र 055-363-333। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, व्यस्त भएर घर आउनुभएको छ र थकाइ मानि मानि भए पनि अर्पण शुभ साँझ सुनेर हामीलाई साथ दिनुभएको छ भने तपाईँको थोरै भए पनि त्यो थकानलाई मेटाउने हामी मिठा मिठा लोक भाकाहरू बजाएर मञ्चन दिने तत्क्रममा हामी जुटिरहेका छौँ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? परियाको दिसि दिनेश हजुर। दिनेश, कहाँदेखि दिनेश भन्नुभयो रे? परियाकोट दिसि। परियाकोट देखि? हजुर। परियाकोट। परियाकोट। परियाकोट। हजुर। अनि के छ परियाकोटतिरको नयाँ नौलो खबर दिनेश जी? अहिले बसी बसा हो दादा। बसी बसा मात्रै? अनि परियाकोटतिर कतिको गर्मी छ? गर्मी छैन, आज मात्र पानी परेको छ, हावा चलिरहेको छ, शीतल भइरहेछ चाहिँ। शीतलै भइरहेछ। अनि तपाईँहरू मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? हजुर, म पाँच चोटि भइसकेँ। अनि मसँग चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ होइन भनेको मैले मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँलाई स्वागत छ। अनि दिनेशजी तपाईँ के गर्नुहुन्छ? तपाईँ के गर्नुहुन्छ भनेको मैले किसानी हो। अनि यो पानी नपर्नाले त्यो किसानीमा चाहिँ कतिको क्षति पुगेको छ तपाईँको त्यो किसानी क्षेत्रमा चाहिँ? पानी नपर्नाले चाहिँ कतिको क्षति पुगेको छ बारीमा भनेको मैले चाहिँ? ठिकठिकै भइरहेछ। अनि कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? आज सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्राविधिक दाइलाई, अनि मेरो के अरे मामा माइज्यू निर्मला दिदी, अनि त्यसपछि सुस्मिता समिता, अनि त्यसपछि मलेसियामा बस्ने सोमबहादुर दाइलाई, अनि त्यसपछि युवराज शुभराज, अनि मेरो घर परिवारलाई, अनि त्यसपछि मेरो नरबहादुर अङ्कलको घर परिवारलाई, र मलाई नचिनी सम्पूर्णलाई। हुन्छ दिनेशजी, कार्यक्रममा आउनुभयो, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला फरियाकोटबाट दिनेश आउनु भएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, हजुर नमस्कार। कार्यक्रममा कोही साथी हुनुहुन्थ्यो तर पनि फोन अलिकति डिस्टर्ब भएको कारणले हामीले कुरा गर्ने गर्न पाएको छैन, र केही छैन, कोही साथी फेरि टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो। नमस्कार हजुर। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट प्रवीण तामाङ। कोराकबाट प्रवीण तामाङ, हजुर। म त आज कोराकको साथीहरू कता हराउनु भयो भनेर जिल्लो परेर बसिरहेको कि। हजुर, आज कुराको साथीहरू चाहिँ आउनु आउनु भएन, कता गयो भनेर म चाहिँ अलिकति दङ्ग परेर बसिरहेको भनेको क्या। फोनै लाग्दैन, त्यही भएर होला, फोनै लाग्दैन। आज कुराको साथी चाहिँ अलिकति ढिलै आउनुभयो। अनि प्रवीण चाहिँ के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ, हाम्रो पनि सबै ठिक छ, तपाईँहरूको माया ममता पाइरहेछ, हाम्रो त बेठिक हुने कुरै भएन नि। अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन, सँगसँगै खानुपर्छ है। त्यही भएर प्रवीणजीले नि खाना खानु नभएको रहेछ, अनि म पनि खाना नखाएको, प्रवीणजी सँगै खाने भनेर के। अनि फेरि म फेरि खाना आउँछु लुक्नु भएन नि। हजुर, म फेरि तपाईँ घर खाना खान आउँछु लुक्नु भएन नि भनेको मैले। ए मैले चाहिँ तपाईँ घर म खाना खान आउँछु, फेरि तपाईँ भाग्नु होला नि भनेको के। भाग्दैन ल, म कार्यक्रम सकिने लगतै आउँछु है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, अनि प्राविधिक दादालाई, दादाहरू अशोक प्रजल कुमार, भाइ रमेश, भाइ बहिनी शर्मिला, भाउजू शान्ति सम्झना, अनि साथीहरू रुपन, तिलक, सुरज, साङ्गेराज, रमेश, प्रेम, मलाई चिन्न चाहिँ सम्पूर्ण लाग्छ। हुन्छ प्रवीणजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कोराकबाट प्रवीण तामाङ आउनु भएको छ थियो, हामीलाई सधैँ जस्तो सम्झिरहनुहुन्छ, तपाईँ पनि यस्तै गरी सम्झिन चाहनुहुन्छ, आफ्ना आफन्तजनहरूलाई समर्पण गर्न चाहनुहुन्छ भने 0556533332 0556533333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, काममा गएर घर फर्किरहनु भएको छ भने रेडियो अर्पण 104.5 मेगाहर्जमा आउने कार्यक्रम अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने तपाईँ दिनभर व्यस्तताको त्यो थकानलाई थोरै भए मेटाउने हामी प्रयत्न गरिरहेको मिठा मिठा लोकदोरी भाकाहरू बजाएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556533332 र 0556533333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? रेश कुमार चेपाङ लोथरबाट। रेश कुमार चेपाङ लोथरबाट, हजुर। अनि कतिको रेस चाहिँ कतिको हुनुहुन्छ? एकदम ठिक ठिकै छ दादा। अनि तपाईँ त ढिलो हुनुभयो नि त, आज त रेस जी त सबभन्दा चाँडै आउनु पर्ने। रेसजी, हजुर, आज तपाईँ त ढिलो हुनुभयो त, रेसजी त रेस भनेपछि त अलिकति चाँडै आउनु पर्ने भनेको मैले चाहिँ। ए अलिकति ढिलो भयो दादा, अलिक छिटो आउनु पर्ने, अलिकति फोन नलागेर अलिकति ढिलो भयो। रेसजी, अब नेपालको स्थिति त्यस्तै हो, बेला बेला चक्का जाम भइरहन्छ, ढिलो त भइहाल्छ नि होइन। त्यही त। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, विष्णु दादालाई, अनि रिजन दादालाई, अनि राज दादालाई, अनि शिक्षा दिदीलाई, अनि राम आचार्य दादालाई, अनि हाम्रो मकनपुरमा रहनु भएको जितबहादुर चेपाङ, अनि कर्णबहादुर चेपाङ, शिवबहादुर चेपाङ, अनि पदुमपुरबाट आउनु भएको सरु अधिकारी, अनि गोमन्द दादा, अनि सुनचुर बिहारीबाट आउनु भएको देवेन्द्र बोरा दादालाई, अनि अन्तिममा मलाई रेश कुमार चेपाङ भन्नु चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई र अनि अर्पण एफएम होल इन्डियालाई सम्झन चाहन्छु दादा। हुन्छ त रेश जी, कार्यक्रममा फेरि पनि आउँदै गर्नु होला, माया नमार्नु होला, अहिले भने छुटिन्छु, नमस्कार। नमस्ते। यति बेला लोटरबाट रेश चेपाङ आउनु भएको थियो। अब पनि एउटा कार्यक्रममा मिठो सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। एम छेत्री अनि सरिता कार्कीको आवाज रहेको छ, कति रुनु छ र अबको क्रममा तपाईँको लागि। यति माया गर्दा त तिम्रो हुन सकिन, अब मलाई कसको हुनु छ। मेरा दुई माएन, रुँदा पनि आखिर केही भएन, यहाँ भन्दा नि कति रुनु छ। यति माया गर्दा त तिम्रो हुन सकिन, अब मलाई कसको हुनु छ। यति माया गर्दा त तिम्रो हुन सकिन, अब मलाई कसको हुनु छ। तर एम छेत्री अनि सरिता कार्कीको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले सुनिसकेका छौँ। अझै पनि हामीसँग भाका रहेको छ, तपाईँहरूलाई अन्तिममा हामी सुनाउनु छौँ र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन, घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556533332 र 0556533333। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र दिनभरको त्यो व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने हामी यो आधी घन्टाको समय लिएर आउने गर्छौँ, मेटाउने प्रयत्न गरिरहेका छौँ र आशा अनि विश्वास राखेको छु तपाईँ अर्पण सुवस्थासँगै हुनुहुन्छ भनेर। तपाईँले हामीलाई फोन नगरे पनि सुनेर साथ दिइरहनु भएको छ भनेर यो आशा अनि विश्वास राखेको छु। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई म कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुम्रोजबाट सुनिता। अनि सुनिताजी, के छ तपाईँको नयाँ नयाँ खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। हुन्छ, म त सुनिता घर आउने भनेर बसिरहेको छु। आज त मलाई प्रवीणजीले पनि इन्भाइट गर्नुभएको छ कि। अब जसको घरमा अलिकति मिठो पाक्छ त्यसकै घरमा जानु पर्ला जस्तो छ म चाहिँ। होइन, सुन्ताको सुन्ताजीको मन बुझाउन भए पनि थोरै भए पनि खाइदिनु पर्छ नि, होइन? अनि आजको दिन कसरी बित्यो सुन्ताजी? कुम्रोजतिर चाहिँ पानी पर्ने, यता टाढीतिर चाहिँ पानी नपर्ने कि, कस्तो पानीले पनि हामीलाई त कस्तो टाढा राख्न खोजेको कि खै। अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ सुन्दाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला कुम्रोजबाट सुन्दा आउनु भएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ र आफ्नो आफन्तजन घर परिवार लगायत सम्पूर्ण प्रियजन मित्रहरूलाई सधैँ समर्पण गर्नुहुन्छ। तपाईँ पनि यस्तै गरी आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556533332 0556533332 हामीले खुल्ला गरिसकेका छौँ। तपाईँ दिनभर अलिकति व्यस्त रहनुहुन्छ मलाई त्यो अनि आशा अनि विश्वास राखेको छु, तपाईँ रेडियो अर्पणमा आउने कार्यक्रम कति बेला आउला भनेर सुनेर साथ दिइरहनु भएको छ भने तपाईँलाई हामी मिठा मिठा लोक भाका बजाएर तपाईँको त्यो थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ र अनि तपाईँको त्यो थकानलाई थोरै भए पनि मेटाउन सकेको अनि आशा अनि विश्वास राखेका छौँ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दाइ, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म धादिङबाट सन्दै चेपाङ। धादिङबाट के चेपाङ भन्नुभयो रे? सन्दै चेपाङ। सन्जय चेपाङ। सन्जयजी के छ तपाईँको नयाँ नौलो खबर? ठिकै छ दाइ, किसानीको छोरो हो, मकै गोठ मकै दोहोऱ्याउने बस्ने त्यही हो। किसानीको छोरो हुनुहुन्छ होइन? अनि अनि तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो मलाई चाहिँ। फर्स्ट टाइम हो है, तर दिदीसँग त कुरा भएको थियो र म आचार्यसँग दाइसँग पनि कुरा भएको थियो। हुन्छ, कार्यक्रममा आउनु भए, कार्यक्रममा तपाईँ फर्स्ट टाइम आउनु भएको छ, मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 MHz तपाईँलाई स्वागत छ नि। मेरो पनि स्वागत छ दाइ। अनि तपाईँ आएपछि चाहिँ फेरि भाग्नु भएन नि फेरि? मैले यत्रो ताले मैले यसरी स्वागत गरेको छु तपाईँलाई, फेरि तपाईँ चाहिँ फेरि एकचोटि आएर फेरि अर्कोचोटि चाहिँ भाग्नु भएन नि भनेको मैले। अनि कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने आज? मलाई चिन्ने साथीहरूलाई। हजुर। कतारमा बस्ने पाण्डेव दाइ। हजुर हजुर। गिरी चेपाङ। यहाँ बस्ने किशन कुमार अङ्कल। हजुर। अनि मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई सबै एक नाम लिएर बसौँ भने सबै थुप्रै छ दाइ। सन्जय चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि होइन त? तपाईँहरूलाई पनि दाइ धन्यवाद, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला धादिङबाट सन्जय चेपाङ आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनु भएको थियो तर पनि बिचैमा सम्बन्ध विच्छेद भएको छ, आज साथीहरूले चाहिँ मलाई जिस्काइरहनु भएको छ। पक्कै पनि अलिकति जिस्काउँदा चाहिँ कस्तो कस्तो लाग्ने साथीहरूले जिस्काउँदा, अनि केही छैन, तपाईँले सुनेर पनि साथ दिन सक्नुहुनेछ, हामीलाई फोन गर्नुपर्छ भन्ने पनि छैन, हामीलाई सुनेर साथ दिए पनि तपाईँको माया ममताले हाम्रो कार्यक्रम अझै अगाडि बढ्नेछ। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म पिठुवाबाट निशा बोलेको। पिठुवाबाट निशा। हजुर। निशा जी के छ तपाईँको नयाँ नौलो खबर? एकदम ठिक छ। हजुर। अनि तपाईँ के गर्नुहुन्छ निशा जी? म पढ्छु। कतिमा पढ्नुहुन्छ? 8मा। 8मा पढ्नुहुन्छ। अनि जिल्ला स्तरीय परीक्षाको कतिको तयारी छ? ए ठिकै छ। ठिकै छ, अलिकति बढी मेहनत गर्नु पर्यो है अब। हुन्छ। अनि तपाईँ मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? तपाईँ र मेरो चाहिँ पहिलोचोटि कुराकानी हुँदैछ होइन भनेको मैले। तपाईँलाई चाहिँ रेडियो अर्पणमा धेरै धेरै स्वागत छ। धन्यवाद। अनि तपाईँ फेरि मैले स्वागत गरेपछि भाग्नु भएन नि अर्कोचोटिबाट चाहिँ, फेरि अर्कोचोटि पनि आउनु पर्यो नि। होइन फोन त लागिहाल्छ नि, प्रयास गर्नु पर्यो नि, एकचोटि मात्रै होइन नि त। हुन्छ हुन्छ। आज फोन कसरी लाग्यो त, आजको जसरी नि लाउनु पर्यो नि त निशाजी। हुन्छ। कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? म मम्मी ड्याडी आशिष मेरो भाइ अनि सुप्रिया मेरो साथी एलिसा जेन्स सबैलाई। हुन्छ निशाजी, कार्यक्रममा आउनुभयो। विशेष गरी हजुरलाई पनि धन्यवाद, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। हजुर। यति बेला पिठुवाबाट निशा आउनु भएको थियो। अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो इच्छा कामनाबाट अनिता, भण्डाराबाट तारा प्रजा, बकुलरबाट प्रजल कार्की, परेवाकोटबाट दिनेश, कोराकबाट प्रवीण तामाङ, लोथरबाट रेश चेपाङ, कुम्रोजबाट सुनिता, धादिङबाट सञ्जय चेपाङ, अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो पिठुवाबाट निशाले फोन गर्नुभएको थियो। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। र अनि इन्टरनेट अनलाइनबाट पनि हामीलाई साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमिमा बजिरहेको लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। आतेको छु म पनि केही न होस् भगवान मेरो मायालाई पाखा गर्यो कि कति सानो बिरामी पर्यो कि मनका मनामा हिजो देखे सपनी आतेको छु म पनि केही न होस् भगवान मेरो मायालाई मेरो अर्पण 104.5 मेगा